और इन सारे झंझटों से आजाद होकर तुम्हें करना क्या है? वज़्कुर नमा युतला फी बुयूतिकुन्न मिन आयातिल्लाहि वल हिकमा। तुम्हें तो एक बामकसद जिंदगी गुजारनी है, तुम्हें अपना वक्त महज जेवर कपड़े और मेकअप में नहीं गुजारना, तुम्हें तो कायदाना मकाम हासिल है, तुम्हारी जिंदगी का मिशन तो कुछ और है। और वो क्या है? वज़्कुर ना, और याद रखो क्या मा युतलाफी बुयूतिकुन, जो भी पढ़ा जाता है तुम्हारे घरों में, क्या पढ़ा जाता है? मिन आयातिल्लाह, अल्लाह की आयात में से, वल हिकमा, और हिकमत की बातों में से। इन्नल्लाह काना लतीफन खबीरा, बेशक अल्लाह ताला बारीक बीन बाखबर है। अब आप सीक्वेंस देख रहे हैं ना आयात का, पहले अजवाज मुतहरात को किस आला मकाम की तरफ तवज्जो दिलाई कि देखो अगर अच्छे काम करोगी तो बहुत बड़ा मर्तबा होगा, सब लोगों के मुकाबले में तुम्हारा मकाम बुलंद होगा। फिर देखो कोई तुम्हारे किसी नरमी से नाजायज फायदा ना उठा जाए। फिर ये कि तुम घरों को अपना मरकज बनाओ। फिर ये कि तुम जाहिलियत के तौर तरीकों को छोड़ दो। जिंदगी का मकसद महज अपनी नुमाइश मत बनाओ। अल्लाह ताला तो चाहता है कि तुम्हें पूरी तरह पाक कर दे और आला मकाम अता करे। उसके लिए तुम्हें कुछ काम करना है, क्योंकि ये काम हो नहीं सकता जब तक इंसान एक सादा जिंदगी ना बसर करे। बहुत सी खवातीन को मुश्किल होती है ना कि हम बहुत मसरूफ हैं, टाइम ही नहीं मिलता, क्या करें, वक्त ही नहीं है पढ़ने पढ़ाने का, कुछ करने कराने का। क्यों नहीं है वक्त? इसलिए कि वक्त तो इन सारी बातों में गुजर रहा है जिनसे मना किया गया, बेकार की जीनत में। वज़्कुर नमा युतला फी बुयूतिकुन्न, अज़वाज मुतहरात का अमली जिंदगी में एक बेहतरीन रोल अब दिखाया जा रहा है। वज़्कुरना का जो लफ्ज़ है इसके दो मानी, नंबर एक याद रखना और नंबर दो बयान करना। यानी ऐ नबी की बीवियों, तुम्हारा घर तो वो घर है जहां से दुनिया भर को आयात इलाही और हिकमत और दानाई की तालीम मिलती है, लिहाजा तुम खुद भी इन बातों को याद रखो, जहन नशीन करो। तुम्हारी जिम्मेदारी बहुत बड़ी है, तुम्हारा मकाम बहुत बुलंद है, तुम्हें अपने आमाल पर अल्लाह से दुगनी जगा लेना है, तो दुगनी उसी सूरत में होगी जब खुद भी याद रखोगी और आगे भी सिखाओगी, दोहरा काम करोगी। हो सकता है कि आम औरतें सिर्फ अकहरा काम करें कि जो सुना बस अपने तक पढ़ के याद रखा, अमल कर लिया, काफी है, लेकिन तुम्हें सिर्फ खुद पढ़ के बैठ नहीं जाना, सिर्फ खुद नहीं सुनना, उसे बयान भी करना है। यानी आयात इलाही और हिकमत की बातों को सुनो और दूसरों के सामने बयान करो, क्योंकि तुम्हारी जिम्मेदारी बहुत बड़ी है। तुम्हारे घर में नबी सल्लल्लाहु अलैहि वसल्लम का जो रोल है, क्योंकि इंसान की आधी जिंदगी तो घर में गुजरती, तो जब तक दीन की तालीमात घरेलू जिंदगी से मुतल्लिक न मालूम हो तो इंसान सही मुसलमान बन के जी नहीं सकता। आधा दीन अगर घर के बाहर की जिंदगी से मुतल्लिक है और वो सहाबा कराम ने हमको दिया, मर्दों से रिवायत होकर आया, तो दूसरी तरफ आधा दीन हमसे अजवाज मुतहरात के जरिए आया, और अगर वो अपना किरदार अदा न करती, वो अपना काम न करती, तो माशरे की सही माने में तालीम और तरबियत कैसे हो सकती थी? अगर अजवाज मुतहरात तालीम का काम न करती, सीखने सिखाने का काम न करती, तो खानदानी उमूर से मुतल्लिक बहुत से पहलू तिशना रह जाते। और वैसे भी आप देखें कि खुद अमल करने के लिए भी वज़्कुरना, याद रखना बात को बड़ा जरूरी होता है। अगर आप दीन की बात पढ़ें और उधर भूल जाए, अमल के वक्त कुछ ना करें, क्या फायदा होगा? इसलिए सात सात दफा सबक को पढ़ने के लिए क्यों कहा जाता है? कि याद हो जाए, जो बात याद रहेगी उस पर अमल भी आसान होगा। फिर इम्तिहान क्यों लिया जाता है? कि तफसीर को गौर से पढ़ें, ज्यादा तवज्जो से कुरान सीखें, वरना तो परवाही नहीं करते इम्तिहान ना हो तो। तो वज़्कुर ना, याद रखो, यानी उसको अच्छी तरह अपने अंदर जज्ब करो, और फिर याद होगा तो दूसरों को बता सकोगे, वरना तो सारी जिंदगी एहसास कमतरी का शिकार रहोगे। खुद नहीं आता औरों को क्या बताएं, हर वक्त एहसास कमतरी का शिकार रहेंगे, जो आमतौर पर नीमुल्ला खतरा ईमान के हामिल लोग हो जाया करते हैं। खुद भी अमल करते हुए घबरा रहे होते हैं, किसी को बताते हुए भी डर रहे होते हैं कि अब करें तो करें क्या, पूरी तरह आता ही नहीं, क्योंकि मेहनत जो नहीं की, पूरी तवज्जो होती, एक सुई होती, तकलीफ काटते, मेहनत करते, तो क्यों ऐसी कैफियत होती? जब दिलचस्पियां आधी कहीं और हैं, आधी यहां हैं, तो फिर किस बात करो ना। फिर क्यों डरते? अपने डर का इलाज तो खुद आप ही के पास है। मेहनत करो, काम करो और डर निकाल दो और बहादुरी से जियो, फेस करो दुनिया को। क्योंकि अगर यहाँ नहीं फेस कर सकते तो अल्लाह के अजाब को कैसे फेस कर सकेंगे? क्या कल पूछ नहीं होगी? अल्लाह ने ये दीन इसीलिए दिया कि चाहो तो अमल करो, चाहो तो ना करो, चाहो तो नेक बनो चाहे बुरे बन जाओ, और आओ जन्नत के दरवाजे खुले हैं तुम्हारे लिए। कहीं कहा गया? कहीं नहीं कहा गया। इसलिए वज़कुरना, याद रखो, बयान करो। अज़वाज मुतहरात, तुम्हें इस काम के लिए नहीं बनाया गया जिसकी तरफ मुनाफिकात तुम्हें दावत देती हैं, जिधर वो तुम्हें खींच के ले जाना चाहती हैं। तुम दुनिया की जीनत के लिए नहीं बनी हो, क्योंकि पीछे कहा गया था ना, इन कुन्तुन्न तुरिदन अलहयात दुनिया व जीनतहा फतअलैना उमत्तेकुन्न। अगर तुम्हें दुनिया की जीनत चाहिए, दुनिया की रौनक चाहिए, आओ ठीक है, और उनकी पैरवी में हम सब भी अपने आप को रख के देखें। हम सब भी जरा डिसाइड कर लें इस मौके पर, और कुरान का बाकी हिस्सा फिर इसी रूह के साथ पढ़े। चॉइस है हमारे पास, चाहे तो जैसी दौरे जाहिलियत में जिंदगी बसर करते रहे करते रहें, वही मौजें मनाए, और चाहे तो एक बामकसद जिंदगी इख्तियार करें और कुर्बानी करें, दीन को सीखने के साथ फिर सिखाने का काम करें जैसे अज़वाज मुतहरात ने किया था। अगर बुलंद मर्तबा चाहिए और दुगना अजर चाहिए तो महज सीखने से काम नहीं चलेगा, सीखने के साथ सिखाना भी होगा, क्योंकि सीखना और सिखाना दो काम होते हैं। दो करें तो दो नंबर मिलते हैं, ये दोहरा अजर मिलता है। किसी सवाल के जवाब में दो हिस्से और आप आधा लिखें तो दो नंबर तो कभी नहीं दिए किसी, तो मिलते हैं फिर भी आधे कट जाते हैं। तो ठीक है, चुन लो जो रास्ता चुनना, इख्तियार है तुम्हें। अल्लाह और उसका रसूल चाहती हो, आखिरत का घर चाहती हो, तो फिर जिंदगी के तरीकों को बदलना पड़ेगा, फिर ऐसे इशरत नहीं कुर्बानी की सतह पे जीना पड़ेगा। और अगर दुनिया के आराम चाहिए, चंद रोजा दुनिया की ऐशो इशरत, जेब जीनत और नुमाइश और दुनिया की शोहरत चाहिए, चंद झूठी सच्ची तारीफें चाहिए, तो फिर कोई और लाइन अख्तियार करो, कोई और कोर्स ज्वाइन कर लो। इन्नल्लाह काना लतीफन खबीरा, बेशक अल्लाह बड़ा बारीक बीन है, अंदर से देखता है कौन क्या इरादे रखता है, कैसी नीयत रखता है, पूरी खबर है उसको कौन किस सोच से पढ़ रहा है, किस तरीके से सीख रहा है। एक राह है दीन की चर्चा करने की, और एक है उसको अपने तक रखने की। तुम देख लो तुम्हें क्या करना है, लेकिन जो फैसला करो सोच कर करना, अपने अगले पिछले फायदों को सामने रख कर। और एक और अहम बात कि यहाँ पर सिर्फ आयात अल्लाह की बात नहीं, कि सिर्फ कुरान पढ़ाना या पढ़ना, वल हिक्मा की बात भी। और हिकमत का माना दानाई की बातें होता है, लेकिन जब आयात अल्लाह के साथ हिकमत की बात आती है तो मुराद सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम होती है। और इमाम शाफी ने बेशुमार दलाइल से ये बात साबित की है कि हिकमत से मुराद सुन्नत नबवी है। हाँ, आप जबानी किसी आयत की तशरीह और तफसीर उम्मत को समझाएं या फिर उस पर अमल करके बताएं। मैं चंद एक मिसालें उनकी सीरत से दूंगी कि अज़वाज मुतहरात ने इस हुक्म पर अमल किस तरह किया। अज़वाज मुतहरात इस्लामी उलूम की मुख्तलिफ किस्मों, मसलन क़िरात, तफसीर, हदीस, फिक्र, हराम हलाल और फराइज़ पर कमाल का दर्जा रखती थी, और इनमें से बाज़ दूसरों के मुकाबले में बहुत आगे थी। हजरत आयशा, हजरत हफ्सा और उम्मे सलमा रज़ी अल्लाह ताला अन्हा ने पूरा कुरान मजीद हिफ्ज कर रखा था। हजरत हफ्सा पढ़ी लिखी थी, तफसीर में हजरत आयशा को खास कमाल था। सही बुखारी के आखिर में उनकी तफसीर का मुतअद्दिद हिस्सा मनकूल है। हदीस में अज़वाज मुतहरात अमूमन और हजरत आयशा और उम्मे सलमा खुसूसन तमाम सहाबियात से मुमताज थी। मुहद्दिसीन ने हजरत आयशा रज़ी अल्लाह ताला अन्हा की रिवायात की तादाद 2210 बताई है। फिक्र में हजरत आयशा के फतावा इस कदर है कि मुतअद्दिद जखीम जिल्दें तैयार हो सकती हैं। फराइज में हजरत आयशा की खास महारत थी, बड़े बड़े सहाबा इनसे फराइज से मुतल्लिक मसाइल दरियाफ्त करते। आप उन सहाबा में शामिल हैं जो दर्जा इज्तिहाद रखते थे, ये खातून होकर मुज्तहिद थी। इस हैसियत से वो इस कदर बुलंद है कि बेतकल्लुफ उनका नाम हजरत उमर, हजरत अली, हजरत अब्दुल्ला बिन मसूद और अब्दुल्ला बिन अब्बास के साथ लिया जा सकता है। वो हजरत अबू बकर, हजरत उमर और हजरत उस्मान रज़ी अल्लाह ताला अन्हुम के जमाने में फतवे दिया करती थी। हजरत आयशा रज़ी अल्लाह ताला अन्हा की उम्र 9 साल थी जब वो आप सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजियत में आई, और जब आप 18 बरस की हुई तो आप दुनिया से रुख्सत हो चुके थे। इससे क्या पता चलता है कि तकरीबन 9 साल आपको इल्म हासिल करने के लिए मिले, लेकिन ये इल्म कितने दिन तक देती रही? 48 साल तक, यानी आपकी वफात के 48 साल बाद हजरत आयशा दुनिया से रुख्सत हुई। आपके शागिर्दों की बहुत बड़ी तादाद बताई जाती है, और उनमें से जो रिवायत करने वाले तकरीबन 200 हैं। हजरत उम्मे सलमा के 378 अहादीस हैं, वो मुहद्दिसीन सहाबा के तीसरे तबके में शामिल हैं, मोतबर फकीहा थी, उनके फतावा पे सबका इत्तेफाक है। हजरत अब्दुर्रहमान बिन अबी बकर, उसामा बिन सईद, मुसअब बिन अब्दुल्लाह, अब्दुल्लाह बिन राफे जैसे अकाबर सहाबा इल्म हदीस में उनके शागिर्द हैं। हजरत मसरूफ फरमाते हैं कि अकाबर सहाबा हजरत आयशा रज़ियल्लाहु ताला अन्हा से आकर मसाइल दरियाफ्त किया करते थे। सीरत और रिजाल की रूह से आप ही की राय साहिब होती। तिर्मिजी में बहुत से सहाबा से मरवी है कि सहाबा को जब भी कोई मसला दरपेश होता हजरत आयशा के पास उसका हल मौजूद होता था। इल्म हदीस में कसीर रिवायत सहाबा में हजरत आयशा का नंबर 6 है। कसरत रिवायत के साथ साथ आप इस्तिंबात मसाइल, मामला फहमी और फिक्ही इज्तिहाद का गहरा मलका रखती, जिनमें अपने अब्बास के अलावा कोई भी आपकी बराबरी नहीं कर सकता। आप रिवायात बयान करने के साथ साथ अहकाम के इलल और असबाब पर भी बहस करती। इस तरह इल्म रिवायत के साथ इल्म दिरायत की भी माहिर हैं, साथ ही इल्म तिब, तारीख, अदब, खिताबत और शायरी में भी माहिर थी। हजरत उरवा बिन जुबैर फरमाते हैं कि मैंने लोगों में से किसी को कुरान, फराइज, हलाल और हराम, शेर, अखबार अरब और नसब के बारे में हजरत आयशा से ज्यादा आलिम नहीं देखा। नबी सल्लल्लाहु अलैहि वसल्लम की मजलिस मस्जिद नबवी में मुनक़िद होती, जो कि हुजरा आयशा से मुंसलिक थी। इस तरह वो उस दर्श में भी शरीक रहती कि जो आप सहाबा कराम को दिया करते थे, और अगर कोई बात समझना आती तो आपके घर वापस आने पर आपसे पूछ लिया करती थी। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने नबी सल्लल्लाहु अलैहि वसल्लम से बहुत सी बातें याद रखी, और लोगों ने उनसे बहुत ज्यादा अख़्ज़ इस्तिफादा किया। हत्ता के कहा जाता है कि शरीयत के 1/4 अहकाम उनसे मनकूल हैं। हाफिज इब्न हजर ने एक दूसरे मकाम पर हजरत आयशा से हदीस का इस्तिफादा करने वाले 88 अफराद का नाम शुमार किया है, जिनमें मुहद्दिस, फकीह, आजाद, गुलाम, मर्द, औरतें सब शामिल हैं। हजरत आयशा रज़ियल्लाहु ताला अन्हा, उनका मामूल था कि हर साल हज को जाएं। इस्लाम का वसी दायरा साल में एक दफा सिमट कर एक नुक्ते पर जमा हो जाता था। कोहे हिरा और सबीर के दरमियान हजरत आयशा रज़ियल्लाहु ताला अन्हा का खैमा नसब होता। तश्नगान इल्म जौक दर जौक दूर दराज ममालिक से आकर हल्के दर्स में शरीक होते, मसाइल पेश करते, अपने शुभहात का इजाला चाहते। बाद लोग मसाइल पूछने में झिझकते तो धारस बंधाती। एक साहब एक बात पूछना चाहते थे लेकिन शर्माते थे। आपने फरमाया, जो तुम अपनी माँ से पूछ सकते थे मुझसे भी पूछ सकते हो। यही वाक्य एक दफा हजरत अबू मूसा अशरी के साथ गुजरा, उनको भी यही जवाब दिया, मैं तो तुम्हारी माँ हूँ। और हकीकतन वो अपने शागिर्दों को माँ ही बनकर तालीम देती थी। उर्वा, कासिम, अबू सलेमा, मसरूक, अमरा और सफिया की तालीम और तरबियत उन्होंने इसी मादराना शफकत के साथ की थी, बल्कि ऐसे बच्चों को अडॉप्ट कर लेती थी, मुतबन्ना बना लेती, उनके मसारिफ की भी खुद जिम्मेदार होती, यानी उनके खर्च भी करती। वो अपने बाद शागिर्दों के साथ वो बर्ताव करती थी कि उनके अजीजों को रश्क आता। हजरत अब्दुल्ला बिन जुबैर जो उनके चहेते भांजे थे, वो अपनी खाला के एक शागिर्द असवद से कहते हैं कि उम्मुल मोमिनीन तुमसे राज की जो बातें कहती थी वो मुझे भी बताओ। उनके शागिर्द भी वैसे ही उनकी इज्जत करते थे। अमरा अंसारिया थी लेकिन हजरत आयशा को वो खाला कहती थी। मसरूक जो ताबई थे उनको उन्होंने मुंह बोला बेटा बनाया हुआ था, यानी मुतबन्ना कर लिया था, और वो उनका नाम इस तरह लेते थे, अस्सिद्दीका बिन्तु सिद्दीक हबीबतु हबीबिल्लाह अल-मुबर्रा मिन अस-समा। कुछ उनके आरजी तालिब इल्म होते जो कभी कभी हल्के दर्स में शरीक होते, यानी लिसनर्स की तरह। लेकिन कुछ खानदानों के लड़कों और लड़कियों को और शहर के यतीम बच्चों को अपने आगोश तरबियत में लेती और उनकी तालीम और तरबियत करती। ऐसा भी हुआ कि गैर लड़कों को जो बड़े हो चुके हों अपनी बहनों या भांजियों से दूध पिलवाती, खुद उनकी रजाई खाला या नानी बनकर उनको अंदर आने की इजाजत देती। जिनको अंदर आने की इजाजत न थी यानी महरम न थे, वो अफसोस करते कि हमको हुसूल इल्म का अच्छी तरह मौका नहीं मिलता। अबीसा कहते हैं कि उर्वा मुझसे इल्म में इसलिए आगे बढ़ गए कि वो अंदर जाते थे। इमाम नखी जो इराक के मुत्तफिक अलह इमाम थे, वो लड़कपन में हजरत आयशा की खिदमत में हाजिर हुए थे। इससे उनके दूसरे मुआसरीन उन पर रश किया करते थे। फिर इनकी आगे शागिर्द थी हजरत अमरा, अमरा बिनते अब्दुर्रहमान, یہ مشہور صحابی اسد بن زرارہ انصاری کی پوتی تھی۔ عورتوں میں حضرت عائشہ کی تعلیم و تربیت کی سب سے بہتر مثال ہے، کیونکہ تمام شاگرد برابر نہیں ہوتے، کچھ آگے نکل جاتے ہیں۔ محدثین ان کا نام عظمت سے لیتے ہیں۔ ابن المدینی کا قول ہے، امرہ حضرت عائشہ کی حدیثوں کی ثقہ اور مستند جاننے والوں میں ایک تھی، حضرت عائشہ کی حدیثوں کو سب سے زیادہ بہتر جانتی تھی۔ ابن حبان کا قول ہے۔ سفیان کہتے ہیں، حضرت عائشہ کی مستند ترین حدیث وہ ہے جو امرہ، قاسم اور عروہ کی حدیث ہو۔ امام بخاری کی روایت کے مطابق وہ ام المومنین کی میر منشی تھیں، لوگ انہی کے توسط سے تحفے اور خطوط حضرت عائشہ کی خدمت میں بھیجتے تھے۔ ابو بکر بن محمد قاسم بن عمر بن حزم قاضی مدینہ، جن کو حضرت عمر بن عبدالعزیز نے احادیث کی جمع و تحریر کا کام دیا، وہ انہی کے بھتیجے تھے اور اسی بنا پر اس خدمت کے لیے ان کا انتخاب ہوا۔ چنانچہ اس فرمان کا ایک فقرہ یہ بھی تھا کہ امرا کی تمام حدیثیں لکھ کر بارگاہ خلافت میں بھیجی جائیں۔ پھوپھی اپنے قاضی بھتیجے کی اجتہادی غلطیوں کی اصلاح کرتی تھی، یعنی اتنا بڑا مقام تھا ان کا علم میں۔ امام زہری نے جب تحصیل حدیث شروع کی تو ایک محدث نے کہا، اگر تم کو علم کی حرص ہے تو میں تم کو اس کا خزانہ بتاؤں۔ اب یہاں دیکھیں کہ پچھلے تو وہ ان کے بھتیجے تھے جنہوں نے ان سے علم حاصل کیا، پھر ان کی اصلاح کیا کرتی تھی، لیکن امام زہری ان کے رشتہ دار نہیں تھے۔ امام زہری نے جب تحصیل حدیث شروع کی تو ایک محدث نے کہا، اگر تم کو علم کی حرص ہے تو میں تم کو اس کا خزانہ بتاؤں، امرا کے پاس جاؤ۔ وہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کی آغوش پروردہ ہیں۔ زہری کہتے ہیں کہ جب میں ان کے پاس پہنچا تو ان کو اتھاہ سمندر پایا۔ صفیہ بنت شعبہ مشہور تازہ تھی۔ شعبہ جو خانہ کعبہ کے کلید بردار تھے، ان کی صاحبزادی تھی۔ تمام حدیث کی کتابوں میں ان سے روایتیں ہیں۔ ان کا ذکر احادیث میں صفیہ بنت شعبہ، صاحبہ تو عائشہ، یعنی شعبہ کی لڑکی صفیہ، حضرت عائشہ کی مخصوص شاگرد یا حضرت عائشہ کی صحبت یافتہ، لوگ ان سے مسائل اور حضرت عائشہ کی حدیثیں پوچھنے آتے تھے۔ یعنی ایسا نہیں ہوا کہ مردوں نے صرف حضرت عائشہ سے علم حاصل کیا ہو، بلکہ پھر ان کے بعد ان کی شاگردوں سے بھی علم حاصل کیا گیا۔ ابو داؤد میں ہے، یہ ابو داؤد کون ہے؟ جن کی سنن ابی داؤد ہے۔ ابی کندی کے ساتھ میں حج کی طرف گیا، جب ہم مکہ پہنچے تو مجھ کو صفیہ بنت شعبہ کی خدمت میں اس نے بھیجا۔ صفیہ نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے احادیث یاد کر رکھی تھی، تو انہوں نے ان سے علم حاصل کیا۔ کلثوم بنت عمر القرشیہ، رجال کی کتابوں میں ان کے نام کے ساتھ بھی صاحبۃ عائشہ کا لقب لکھا جاتا ہے، بعض حدیثیں ان سے بھی مروی ہیں۔ عائشہ بنت طلحہ، حضرت طلحہ کی صاحبزادی، حضرت ابوبکر صدیق کی نواسی اور حضرت عائشہ کی بھانجی تھیں، خالہ کی گود میں پلی تھی۔ ابن معین ان کی نسبت کہتے ہیں ثقۃً حجۃً، یعنی خاتون ہیں لیکن ان کے لیے بھی وہی لفظ ہیں جو مرد راویوں کے لیے ہیں، ثقۃً حجۃً۔ ابو ذر دمشقی کا قول ہے، لوگوں نے ان کی بزرگی اور ان کا ادب دیکھ کر ان سے حدیث روایت کی۔ معاذہ بنت عبداللہ الادویہ، بصرہ وطن تھا، حضرت عائشہ سے تلمس تھا، احادیث میں ام المومنین کی حدیثیں ان کی زبانی بھی کثرت سے مروی ہیں، بہت عبادت گزار تھی۔ اور کہتے ہیں کہ ایک دفعہ بیمار ہوئی اور طبیب نے ان کے لیے نبیذ تجویز کیا جس میں کچھ الکحل ہوتی۔ دوا جب تیار ہوئی، نبیذ کا پیالہ ہاتھ میں تھا، دعا کی کہ اللہ تعالیٰ تو جانتا ہے کہ حضرت عائشہ نے مجھ سے بیان کیا ہے کہ حضور صلی اللہ علیہ وسلم نے نبیذ سے منع کیا ہے۔ پیالہ اسی وقت ہاتھ سے گر پڑا اور وہ اچھی ہو گئی۔ پھر حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کے بارے میں صحابہ کرام میں سے بھی بہت سے لوگ ان کی طرف رجوع کرتے۔ جامع ترمذی میں ہے، ہم اصحاب محمد صلی اللہ علیہ وسلم کو کبھی کوئی مشکل مسئلہ پیش نہیں آیا، لیکن حضرت عائشہ کے پاس اس کا علم موجود پایا۔ ابن سعد میں ہے، طبقات ابن سعد تاریخ کی کتاب ہے، ان سے بڑے بڑے صحابہ آ کر مسائل دریافت کیا کرتے تھے۔ مصروف تابعی قسم کھا کر کہتے تھے، ہم نے شیوخ صحابہ کو، یعنی بزرگ صحابہ کو، ان سے مسائل پوچھتے ہوئے دیکھا ہے۔ حضرت ابن عباس اور عبداللہ بن عمر وغیرہ جو فقہ اور اجتہاد میں حضرت عائشہ کے برابر تھے، وہ بھی بعض مسائل میں حضرت عائشہ سے پوچھ کر تسلی کرتے تھے۔ حضرت ابو موسیٰ اشعری علماء صحابہ میں داخل ہیں، وہ بھی اس آستانے سے بے نیاز نہ تھے۔ موسم حج میں حضرت عائشہ کی قیامگاہ لاکھوں مسلمانوں کے دلوں کا مرکز بن جاتی، عورتیں چاروں طرف سے گھیر لیتی، وہ امام کی صورت میں آگے آگے اور تمام عورتیں ان کے پیچھے پیچھے چلتی۔ اسی درمیان، یعنی چلتے چلتے، ارشاد و ہدایت کے فرائض بھی انجام پاتے تھے۔ ایک دفعہ ایک عورت کو دیکھا جس کی چادر میں صلیب کے نقش و نگار بنے تھے. دیکھنے کے ساتھ ہی ڈانٹا کہ یہ چادر اتار دو. حضور صلی اللہ علیہ وسلم ایسے کپڑے کو دیکھتے تو پھاڑ ڈالتے تھے, یعنی صلیب کے نشان پسند نہیں کرتے, کیونکہ شرک کی علامت ہے نا. پھر اسی طرح عورتوں کے ذریعے ان کے مردوں کو نصیحت کرواتی تھی. ایک دفعہ ایک گھر میں اتری, دیکھا کہ صاحب خانہ کی دو لڑکیاں جو اب جوان ہو چکی تھی بغیر چادر اوڑھے نماز پڑھ رہی ہیں. تاکید کی کہ آئندہ کوئی لڑکی بغیر چادر اوڑھے نماز نہ پڑھے, حضور صلی اللہ علیہ وسلم نے یہی فرمایا ہے. پھر اسی طرح حضرت صفیہ کے علم سے امت کو جو فائدہ پہنچا, اس کا اندازہ سخیرہ بنت جعفر کے اس بیان سے کیا جاتا ہے کہ ہم چند خواتین حج سے فراغت کے بعد مدینہ گئی اور حضرت صفیہ کی خدمت میں حاضر ہوئی. دیکھا کہ وہاں پہلے سے ہی کوفہ کی کچھ عورتیں بیٹھی تھیں. ہم نے ان سے شوہر و بیوی سے متعلق مختلف مسائل اور حیض اور نبیز کے احکام دریافت کیے. تو اس سے پتہ چلتا ہے کہ کس طرح ازواج مطہرات جو تھیں وہ جب حج وغیرہ کے مواقع ہوتے, بڑے اجتماعات ہوتے, تو اس میں بھی لوگوں کو مسائل بتانے کے لیے بیٹھا کرتی تھی. ایک دفعہ مروان کو ایک مسئلہ معلوم کرنا تھا. اس نے کہا کہ جب ہمارے اندر ازواج مطہرات موجود ہیں تو کسی اور سے کیوں اور کس لیے دریافت کریں. چنانچہ اس نے ام سلمہ سے استفسار کیا اور انہوں نے اس کی مشکل حل کی. اسی طرح صحابہ کرام کے علمی اختلافات اور الجھنوں کے رفع کرنے میں ازواج مطہرات بھی یعنی بہت کام آئیں. حضرت عائشہ فرماتی ہے کہ حضور صلی اللہ علیہ وسلم کے عہد میں آیت نازل ہوتی تو ہم اس میں بتاتے ہوئے حلال اور حرام اور امر و نہی کو حفظ کر لیتے, گویا اس کے الفاظ کو ازبر نہ بھی کریں تو اس کے اندر جو احکام ہوتے تھے یا جو اس میں سے پوائنٹس نکلتے تھے ان کو یاد کر لیتے تھے. تو اس سے کیا پتہ چلتا ہے کس طرح انہوں نے قرآن کو پڑھا, صرف حفظ ہی نہیں کیا بلکہ اس کے اندر سے جو احکامات نکلتے تھے ان کو بھی حفظ کیا. اہل مدینہ میں فن تجوید اور قرآت کا فیضان حضرت ام سلمہ کے ذریعے پھیلا. ان کے گھر میں قرآن, فن قرآت, تفسیر اور حدیث کی تعلیم دی جاتی. فن قرآت میں اہل مدینہ کے امام حضرت شبی بن نصفہ ہیں, یہ ام سلمہ کے غلام تھے اور ان کی تمام تر تعلیم و تربیت حضرت ام سلمہ نے کی. مدینہ کے دوسرے بڑے قاری نافع نے بھی قرآت کی تعلیم حضرت ام سلمہ سے حاصل کی. تو اس سے کیا پتہ چلتا ہے کہ قرآت تک کی تعلیم عورت جو ہے مردوں کو دے سکتی ہے ضرورت پڑنے پر. ان کی ایک اور باندی خیرہ کی تعلیم و تربیت بھی ام سلمہ نے خود کی اور وہ ایک فاضلہ اور وائزہ خاتون کے نام سے یاد کی جانے لگی. اسی خاتون کے صاحبزادے حضرت حسن بصری ہیں. امام ابن قیم فرماتے ہیں کہ صحابہ کے درمیان کسی چیز میں اختلاف ہوتا تو امہات المومنین میں سے کوئی نبی صلی اللہ علیہ وسلم کے سلسلے میں کوئی حدیث بیان کرتی تو وہ اسے فوراً قبول کر لیتے اور اپنے اختلافات چھوڑ دیتے اور اس کی طرف رجوع کرتے. اور آپ کو پتا ہے کہ امہات المومنین جو تھیں وہ کہاں رہا کرتی تھیں, کتنے بڑے بڑے گھر تھے ان کے, کیسے قصر اور محلات میں رہتی تھیں, معلوم ہے آپ کو؟ نہیں معلوم. ہم بعض وقت یہ کہتے ہیں نا ہمارے گھر کا ماحول ہی پڑھنے والا نہیں ہے اور ہمارا گھر تو اتنا چھوٹا ہے کہ اس میں ہم کچھ کر ہی نہیں سکتے, ہماری ذہنی نشو نما اور صلاحیتیں تو پھولتی پھلتی ہی نہیں. اس سارے علم کو بھوک اور پیاس اور تکلیف کے ساتھ حاصل کیا گیا. اس کا اندازہ اس بات سے لگائیں, صحیح بخاری کی روایت ہے جس میں بتایا گیا کہ وفات کے وقت آپ صلی اللہ علیہ وسلم کی ذرا ایک یہودی کے ہاں چند سیر غلے کے عوض گروی رکھی ہوئی تھی, یعنی قرض میں کچھ غلہ لے کر ازواج مطہرات کو کھانے کے لیے آپ نے دیا. آپ اپنے لیے اور گھر والوں کے لیے صرف ایک وقت کا کھانا رکھتے, باقی عام مسلمانوں میں تقسیم کر دیا کرتے تھے. حضرت انس کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کبھی کوئی چیز اگلے روز کے لیے ذخیرہ بنا کے نہیں رکھتے, جب رات کا کھانا کھاتے تو صبح کے لیے کچھ نہ ہوتا. حضرت ام سلمہ کا قول ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ ہماری گزر اوقات اکثر ان دودھ دینے والی اونٹنیوں کے دودھ پر تھی جو غابہ کی چراگاہ میں چرا کرتی تھی, اور آپ صلی اللہ علیہ وسلم ان کو اپنی بیویوں میں تقسیم فرما دیتے, یعنی دودھ جو آتا تھا یا وہ اونٹنیاں جو تھی وہ مقرر تھی. وہ کہتی ہیں کہ میرے حصے کی اونٹنی کا نام اریس تھا اور ہم جتنا دودھ چاہتے پھر لے سکتے تھے. لیکن ہمارا عام مسئلہ کیا ہے کہ اگر تھوڑا بھی کھانے پینے میں فرق آ جائے تو ہم کام چھوڑ کے بیٹھ جاتے ہیں. آج بالکل نہیں پڑھا جا رہا کیونکہ صبح ناشتہ نہیں کرنے کا وقت ملا. ان کے حجرے معلوم ہے کس قسم کے تھے؟ ابن سعد نے طبقات میں روایت کی ہے کہ یہ گھر کچی اینٹوں کے تھے, کھجور کی ٹہنیوں اور پتوں سے ان کے حجروں کی چھتیں بنائی گئی تھیں. ان کی اونچائی صرف اتنی تھی کہ آدمی کھڑا ہو کر چھت کو ہاتھ سے چھو سکتا تھا, یعنی ایک کھجرے کی چھت صرف اتنی اونچی ہوتی تھی کہ انسان اس کے اندر کھڑا ہو کر ہاتھ سے چھت کو چھو سکتا تھا. دروازوں پر کواڑ کی بجائے یعنی لکڑی کے دروازوں کی بجائے سیاہ بالوں کے کمبل کے پردے تھے. حضرت عائشہ کے گھر میں ایک پٹ کا دروازہ تھا جو کبھی بند نہ ہوا. ان حجروں میں راتوں کو چراغ تک نہیں جلتے تھے. آپ صلی اللہ علیہ وسلم دومت الجندل سے جنگ کے لیے روانہ ہوئے تو ام سلمہ نے اپنا حجرہ کچی اینٹوں سے بنوایا. غالباً کھجور کی ٹہنیاں یا پتے استعمال نہیں کیے. آپ جب جنگ سے لوٹے اور کچی اینٹوں کا حجرہ دیکھا تو آپ ام سلمہ رضی اللہ تعالیٰ عنہ کے پاس تشریف لے گئے اور پوچھا یہ عمارت کیا ہے؟ بولی رسول اللہ صلی اللہ علیہ وسلم میں نے لوگوں کی نگاہوں کو روکنے کے لیے عمارت بنوائی ہے. فرمایا ام سلمہ سب سے بدتر چیز جس میں مسلمان کا مال برباد ہو وہ عمارت ہے, یعنی بڑے بڑے گھر بنا دینا کہ جس کا پھر کوئی استعمال نہ ہو. ایسی بے شمار روایات موجود ہیں. حضرت عائشہ فرماتی ہیں کہ سید عالم صلی اللہ علیہ وسلم جس بستر پہ سوتے وہ چمڑے کا تھا جس میں کھجور کی چھال بھری ہوئی تھی, تکیے میں بھی اس طرح چھال بھرا ہوتا, کبھی کمبل پہ آپ آرام فرماتے. حضرت حفصہ بیان کرتی ہیں کہ ایک شب کو میں نے بستر مبارک چار تہ کر کے بچھایا کہ ذرا نرم ہو جائے, صبح اٹھ کر آپ نے ناگواری ظاہر فرمائی, کیونکہ نرم گرم بستر ہو تو پھر انسان کی آنکھ بھی کہاں کھلتی, سونے سے فرصت نہیں ملتی. بعض اوقات ایسا بھی ہوتا کہ آپ کپڑا دھو کر وہی پہن کر مسجد چلے جاتے, گیلا کپڑا بھی ہوتا تھا آپ کا کیونکہ دوسرا نہیں ہوتا تھا پہننے کو. تو ان ساری اقتصادیات کے باوجود جس طرح ازواج مطہرات نے اللہ تعالیٰ کے اس حکم پر عمل کیا, وَاذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ, اس میں ہم سب کے لیے ایک بہت بڑا سبق ہے. جب ہم دین کا کام کرنے کی بات کرتے ہیں یہ سوچتے ہیں تو ہمارے لیے رکاوٹ کیا بنتی ہے, ہم کیا بہانے بناتے ہیں, یعنی ہم چھوٹی چھوٹی چیزوں کے نہ ہونے پر احساس کمتری کا شکار ہو جاتے ہیں. بھائی ہمارے تو گھر میں کارپٹ نہیں بچھے ہوئے اور ہمارے گھروں میں پردے نہیں لگے ہوئے, تو ہم لوگوں کو کیسے دین کی تعلیم کے لیے بلائیں اور کیسے ان کو سکھائیں؟ اصل بات کارپٹ اور پردوں کی نہیں ہوتی, اصل بات اپنی قابلیت کے نہ ہونے کی ہوتی. اگر آپ کے اپنے اندر قابلیت ہو تو پھر باہر کی چیزیں کچھ میٹر نہیں کرتی کہ آپ کے پاس کیا ہے اور کیا نہیں ہے. اب دیکھیں ہم دنیا والوں کو 100 دھوکے دے سکتے ہیں, 100 بہانے کر سکتے ہیں, اپنے ٹیچرز کو بہانے کر سکتے ہیں اور چھپ سکتے ہیں, کورس کے بعد ایسے غائب ہو کے کہیں نظر نہ آئیں, نظریں چرائیں, گم ہو جائیں, ہو جائیں, سب کچھ ہو سکتا, لیکن کہاں جائیں گے چھپ کے؟ ان اللہ کان لطیف خبیر, وہ تو صرف باہر سے نہیں اندر تک سے واقف. اس لیے اب چند صفات دے دی گئی کہ اگر کامیابی چاہتی ہو تو ان صفات کو اپنے اندر پیدا کرو, اور یہاں پر خاص طور پر عورتوں کا ذکر الگ طور پر آیا ہے. وہاں ازواج مطہرات کی بات تھی تو یہاں سب خواتین کی بات ہے. اب